13 लाइनों वाला कुरान मजीद सफा नंबर 67 60 और 7 67 सफा नंबर 67 आठवीं लाइन जी पारा नंबर 3 रुकू नंबर 8 सूरतुल बकरा रुकू नंबर 40 आखिरी रुकू और आयत नंबर 286 आखिरी आयत أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم لا يكلف الله نفسا إلا وسعها لها ما كسبت وعليها ما اكتسبت ربنا لا تؤاخذنا إن نسينا أو أخطأنا ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا ربنا ولا تحملنا ما لا طاقة لنا به واعف عنا واغفر لنا وارحمنا أنت مولانا فانصرنا على القوم الكافرين صدق الله العظيم أعوذ بالله میں پناہ میں آتا ہوں اللہ کی من الشیطان الرجیم نہایت مردود شیطان سے بسم اللہ اللہ کے نام کے ساتھ الرحمن جو بے حد مہربان ہے الرحیم نہایت رحم والا ہے سورۃ البقرہ کی یہ آخری آیت اور اس سے پہلی آیت یہ سورۃ البقرہ میں شامل ہے اور سورۃ البقرہ مدنی سورت ہے لیکن یہ دو آیتیں خاص طور پر نبی پاک صلی اللہ علیہ وسلم کو عطا فرمائی گئیں ہجرت سے پہلے نبی علیہ السلام جب معراج کے لیے تشریف لے گئے تو وہاں اللہ تبارک و تعالیٰ نے تین انعامات تو فوری طور پہ عطا فرمائے اور تین انعامات امت کے لیے عطا فرمائے السلام علیکم ایھا النبی و رحمۃ اللہ وبرکاتہ یہ اللہ تبارک و تعالیٰ کا خطاب ہے نبی پاک صلی اللہ علیہ وسلم سے جسے ہم ہر نماز میں دہراتے ہیں کہ نبی علیہ الصلوۃ والسلام نے اللہ کے حضور جو بات ارشاد کی ہے التحیات للہ والصلوات والطیبات یہ نبی علیہ الصلوۃ والسلام کے کلمات ہیں جو انہوں نے اللہ کے حضور عرض کہ اللہ کے میں تیری اللہ میں تیرے حضور حاضر ہوں اور اس بات کا اظہار کر رہا ہوں کہ میری اور میری امت کی تمام قولی عبادتیں میری اور میری امت کی تمام جسمانی عبادتیں میری اور میری امت کی تمام مالی عبادتیں صرف اور صرف تیرے لیے اور یہاں نبی پاک صلی اللہ علیہ وسلم جو الفاظ بیان فرمائے یہ نہیں فرمایا کہ اللہ یہ قولی عبادتیں یہ جسمانی عبادتیں یہ مالی عبادتیں تیرے لیے ہیں یہ نہیں فرمایا یہاں لفظ بیان فرمایا کہ التحیات للہ اللہ کے لیے جہاں اس کا سبب بھی ساتھ بیان فرما دیا ایک بات تو یہ کہ اللہ کے تمام قولی عبادتیں تمام جسمانی عبادتیں تمام مالی عبادتیں تیرے لیے تو میں یہ عرض کر رہا تھا کہ یہ نہیں فرمایا کہ تیرے لیے ہیں بلکہ فرمایا اللہ کے لیے ہیں کہ یہاں اس کے اسباب بھی ساتھ بیان فرما دیے کیوں کہ اللہ کس کو کہتے ہیں اللہ کا نام بیان فرمایا کہ اللہ وہ ہے جس میں بنیادی طور پر تین چیزیں پائی جاتی ہیں پہلی بات یہ کہ وہ واجب الوجود ہے کہ واجب الوجود کے معنی ہے کہ اس کا وجود یقینی ہے اس کا وجود کسی کا محتاج نہیں اور باقی سب اپنے وجود میں اس کے محتاج ہیں تو اس لیے اس ذات کے لیے عبادت ہے کہ جو کسی کا محتاج نہیں ہم تو محتاج ہیں اور ہم جو تیری عبادت کر رہے ہیں اپنی محتاجی کی وجہ سے کر رہے ہیں اپنی ضرورت کی وجہ سے کر رہے ہیں تجھ پہ کوئی احسان نہیں اور دوسری بات جو اس اللہ کے مفہوم میں شامل ہے کہ اللہ وہ ذات ہے جس کے اندر تمام صفات کمالیہ کمال کے ساتھ پائی جاتی، کہ اللہ کمالات کے لحاظ سے بھی تو ہی اس لائق ہے، قابل ہے کہ عبادت تیری کی جائے، تیرے آگے عاجزی کی جائے، تیرے آگے بندگی کی جائے، تیرے آگے جھکا جائے۔ تیسری بات یہ کہ اللہ وہ ہے جو ہر عیب سے، ہر نقص سے اور ہر زوال سے پاک ہے، کہ اللہ کے جس کا بھی کوئی کام ہے اس کے اندر کوئی نہ کوئی یہ ظاہری نقص موجود ہے یا باطنی مانوی نقص موجود ہے۔ عیب کہتے ہیں ظاہری کمی کو اور نقص کہتے ہیں مانوی کمی کو، کان ہے ٹیڑھا ہے یہ ظاہری عیب ہے، آنکھ ہے ٹیڑھی ہے ظاہری عیب، اور اگر اس کے اندر بینائی کمزور ہے تو یہ مانوی ہے، اس کو نقص کہتے ہیں۔ تو عیب وہ ہے جو ظاہر ہو اور نقص وہ ہے جو اندر ہو، کہ اللہ کہ تیرا ہر کام ظاہری خامی سے بھی پاک ہے، اللہ اندر کی خامی سے بھی پاک ہے۔ اور پھر یہ ہے کہ ایک چیز ہے جو اس وقت اس میں خامی نہیں پائی جاتی لیکن زوال تو ہے، کہ آدمی حیثیت مند ہے، چاک و چوبند ہے، چست ہے، دوڑ رہا ہے، بھاگ رہا ہے، خوشحالی ہے، لیکن کیا یہ حالت ہمیشہ باقی رہے گی؟ نہیں، اس کو زوال ہے۔ کہ اللہ نہ تیری ذات کو زوال، اللہ نہ تیری صفات کو زوال، کہ اللہ تو زوال سے پاک ہے۔ تو نبی پاک صلی اللہ علیہ وسلم نے لفظ اللہ بیان فرما کے اسباب بھی ساتھ بیان فرما دی، کہ اللہ کمالات کے لحاظ سے بھی، اے اللہ صفات کے لحاظ سے، کمال و صفات کے لحاظ سے بھی، اے اللہ مفادات کے لحاظ سے بھی، اور اے اللہ تحفظات کے لحاظ سے بھی، ہر لحاظ سے ہم مجبور ہیں تیرے سامنے عاجزی کرنے کی، تجھ پہ احسان ہے۔ تو یہاں حضرت نے تین عبادتیں بھی بیان فرما دیں اور اس کا سبب بھی لفظ اللہ کے اندر ساتھ بیان فرما دی۔ اور پھر یہ کہ تحیات للہ، یہاں تخصیص فرما دی کہ یہاں جو شرک کا آغاز ہوتا ہے وہ کہاں سے ہوتا ہے؟ شرک کا آغاز زبان سے ہوگا، زبان سے ہوگا، پھر اعمال سے ظاہر ہوگا، پھر مال میں منتقل ہوگا۔ تو یہاں اللہ تبارک و تعالیٰ کے حضور نبی علیہ السلام نے التحیات والصلوات والطیبات للہ نہیں فرمایا، التحیات للہ یہاں پہلی بار ہی متوجہ فرما دیا امت کو کہ دیکھو کہ قولی عبادات کے اندر اپنے آپ کو شرک سے بچاؤ تو اس کے نتیجے میں عملی عبادات کے اندر بھی شرک سے بچاؤ گے اور مالی عبادات سے بھی میں بھی شرک سے بچاؤ۔ کہ نبی علیہ الصلوۃ والسلام کی فصاحت و بلاغت جو حضرت کی نبوت و رسالت کی معجزاتی دلیل ہے، حضرت کا انداز بیان کہ کتنے اختصار کے ساتھ، کتنے اختصار سے بات فرمائی اور کتنی جامع بات بیان فرمائی، اس کے جواب میں اللہ تبارک و تعالیٰ نے تین نعمتیں تو فوری عطا فرمائیں کہ السلام علیکم ایھا النبی و رحمۃ اللہ وبرکاتہ، کہ اے نبی علیہ الصلوۃ والسلام آپ نے تین چیزیں پیش کی ہیں، ہم بھی تین نعمتیں آپ کو فوری دے رہے ہیں، کہ سلامتی، رحمت اور برکات، یہ ہم آپ کے لیے دے رہے ہیں، آپ کو دے رہے ہیں، آپ کی امت میں جو ان تین چیزوں میں سے کسی چیز کو بھی حاصل کرنا چاہے تو اس لیے لازم ہے کہ آپ سے وابستگی اختیار کریں۔ سلامتی ملے گی کہ جہنم سے سلامتی، عذاب سے سلامتی، دنیا کی بے اطمینانی سے سلامتی، گمراہی سے سلامتی، کس کے ذریعے سے؟ نبی پاک صلی اللہ علیہ وسلم کے ذریعے سے حاصل ہوگی۔ دنیا کے اندر رحمتیں نازل ہوں گی، کس کے ذریعے سے؟ نبی علیہ الصلوۃ والسلام کے ذریعے سے نازل ہوں گی۔ ایک دفعہ درود شریف پڑھیں گے 10 دفعہ رحمتیں نازل ہوں گی، جمعہ کے دن پڑھیں گے 70 بار رحمتیں نازل ہوں گی، نبی علیہ السلام کی اطاعت کریں گے، اتباع کریں گے تو رحمتیں اپنی لپیٹ میں لے لیں گے۔ برکات فرمایا کہ یہ برکات آپ کے ذریعے سے ان کو حاصل ہوں گی، کہ آپ سے وابستگی اختیار کریں گے تو ان کی زندگی میں برکت، ان کے مال کے اندر برکت، اور ان کے اقوال کے اندر برکت، اور ان کی عبادات کے اندر برکت، عزت اور احترام کے اندر برکت، یہ برکات بھی حاصل ہوں گی نبی علیہ الصلوۃ والسلام کی نسبت سے حاصل ہوں گی۔ اس کے بعد ہے السلام علینا وعلی عباد اللہ الصالحین، کہ یہ سلامتی ہم پر بھی اور اللہ کے تمام نیک بندوں پر بھی، جس کے اندر فرشتے بھی شامل، انسان بھی شامل. پھر یہ ہے کہ کیوں کہ یہ نسبت حاصل ہوگی نبی علیہ الصلوۃ والسلام کی وجہ سے, تو پھر اس کے بعد کلمہ شہادت ہے, اور کلمہ شہادت کے احساس دو چیزیں, کہ مقصود اور مطلوب اللہ کی ذات ہے کہ وہ ہر شرک سے پاک, اور ذریعہ نبی پاک صلی اللہ علیہ وسلم. تو کلمہ شہادت میں بھی بنیادی باتیں دو ہیں, توحید اور رسالت. توحید مطلوب و مقصود ہے اور رسالت اس کا ذریعہ ہے. تو نبی علیہ الصلوۃ والسلام کو اللہ تبارک و تعالیٰ نے یہ تین نعمتیں تو وہاں فوری عطا فرمائیں, اس کے ساتھ ہی تین چیزیں آتے ہوئے عطا فرمائیں. فرمایا گیا نبی علیہ الصلوۃ والسلام آپ کی امت کے لیے 50 نمازیں فرض ہیں. یہ دو آیتیں اللہ تعالیٰ نے عطا فرمائیں. اور یہاں ایک بات جو اور قابل غور ہے کہ نبی علیہ السلام پر قرآن مجید کون لایا؟ نبی علیہ السلام پر قرآن مجید لائے ہیں حضرت جبرائیل علیہ الصلوۃ والسلام. قول رسول کریم کہا اس کو کہ اللہ کا وہ نمائندہ جو انتہائی محترم و عزت والا نمائندہ ہے, اس کی زبان سے اللہ نے قرآن کو جاری کیا. قرآن مجید اللہ کا کلام ہے, اللہ نے اس اللہ سے جاری ہوا, پھر منتقل ہوا لوح محفوظ کے اندر, کتابی شکل اختیار کی, لکھنے کی شکل اختیار کی, پھر لوح محفوظ سے پہلے آسمان پر آیا, پہلے آسمان سے پھر جبرائیل اسلام اس کو لائے ہیں اپنے زبان سے, قول کہ اپنی زبان سے اس کو ادا کیا, پھر یہ منتقل ہوا ہے نبی پاک صلی اللہ علیہ وسلم کے مبارک دل پر, نبی علیہ السلام کے مبارک دل پہ یہ نقش ہوا, لکھا گیا, کتاب کی شکل اختیار کی, پھر نبی علیہ السلام کی زبان مبارک سے یہ ادا ہوا, پھر یہ کلام کی شکل میں آیا اور حضرات صحابہ کرام رضی اللہ عنہم نے اس کو لکھا ہے, کتابی شکل دی. اب یہ قرآن مجید کے مراحل, اور یہاں جو بات میں عرض کر رہا ہوں کہ کون لایا قرآن مجید نبی علیہ السلام پر, حضرت جبرائیل علیہ السلام لائے, جبرائیل السلام کی زبان سے ادا ہوا, لیکن یہ دو آیتیں اللہ نے براہ راست نبی علیہ السلام کو عطا فرمائی ہیں, جبرائیل علیہ السلام کا ذریعہ بھی استعمال نہیں ہوا. تو معراج کے موقع پہ اللہ تبارک و تعالی نے یہ دو آیتیں نبی علیہ السلام کو براہ راست سنائی ہیں بغیر کسی ذریعے کے. تو ان دو آیتوں کے بارے میں فرمایا کہ یہ اللہ کے خاص خزانوں میں سے ہیں, اس لیے نبی علیہ الصلوۃ والسلام نے خواہش ظاہر فرمائی کہ میرے ہر امتی کو یہ دو آیتیں یاد ہونی چاہیے, خود بھی پڑھو, اپنے بیوی بچوں کو بھی اس کی تعلیم دو, اور روزانہ رات کو پڑھ کے سونا پوری رات عبادت کا اجر ہے. تو اس میں سے پہلی آیت کے اندر اللہ تبارک و تعالی نے ایمان کا ذکر فرمایا ہے, اور دوسری آیت کے اندر اللہ نے ایک ضابطہ بیان فرمایا, اور پھر اللہ نے ایک دعا کی تعلیم دی ہے. یہاں یہ بات بھی قابل غور ہے کہ اللہ تبارک و تعالی توفیق کس کو دیتے ہیں؟ توفیق اس کو دیتے ہیں دعا کی, جس کی دعا کو اللہ نے قبول فرمانا ہو. اللہ تبارک و تعالی کلمات دعا کے کب عطا فرماتے ہیں؟ جب اللہ نے ان کو قبول فرمانا ہو. نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ قیامت کا دن ہوگا, اور اتنا طویل دن کہ سب پریشان ہوں گے, حتیٰ کہ کفار بھی کہیں گے کہ ہمیں جہنم میں ڈال دیا جائے, اور اس انتظار کی صحبت سے ہمیں نجات دلائی جائے. گزارش کی جائے گی کہ انبیاء کرام علیہ السلام سے ایک اللہ سے دعا کریں گے, حساب کتاب شروع, سب معذرت کریں گے. نبی علیہ الصلوۃ والسلام سے گزارش کی جائے گی, حضرت میں کہ میں اللہ کے حضور سجدہ کروں گا, اس وقت وہ کلمات مجھے یاد نہیں, معلوم نہیں, اللہ میرے دل میں وہ کلمات ڈالے گا, وہ کلمات میں ادا کروں گا, اللہ اس کے بعد قبولیت کا اعلان فرمائیں گے. تو اللہ الفاظ کب دیتے ہیں, کلمات کب دیتے ہیں؟ جب اللہ نے ان کلمات کو قبول فرمانا. اس لیے فرمایا کہ یہ دعا وہ ہے جو اللہ نے عطا فرمائی ہے, تو یہ قبولیت والی دعا ہے. تو اس دعا کو جس وقت پڑھا جائے گا, نبی علیہ الصلوۃ والسلام نے یہ بات بھی ارشاد فرمائی حضرت کی شہادت علیہ میں ہے, نام قد فعلت, یہ دعا مانگتے جائیں. فرمایا کہ ہر جملے پہ اللہ فرماتا ہے نام قد فعلت, کہ ہاں جو تو کہہ رہا ہے میں نے کر دیا, کروں گا نہیں, قد فعلت میں نے کر دیا. جب یہ دعا مانگتے ہیں تو اللہ ساتھ ساتھ اس کی قبولیت کا اعلان فرماتے ہیں. تو اس میں اللہ تبارک و تعالی نے پہلے تو ایک ضابطہ بیان فرمایا. ضابطہ کیا؟ کہ وہ ضابطہ کہ جس کی وجہ سے حضرات صحابہ کے ان کو پریشانی ہوئی, کہ اللہ تعالیٰ نے قرآن مجید میں فرمایا الذین آمنوا ولم یلبسوا ایمانہم بظلم اولئک لہم الامن وہم مہتدون، کہ اللہ نے ضابطہ بیان فرمایا کہ وہ لوگ جو ایمان لائے اور انہوں نے اپنے ایمان کو ظلم سے آلودہ نہیں کیا وہ امن میں بھی ہیں اور وہ ہدایت والے بھی ہیں۔ اس پہ حضرات صحابہ کرام ہم بے قرار بے چین ہو گئے، کیونکہ عربی زبان میں ظلم کہتے ہیں غیر مناسب کام کو، کہ حضرت غیر مناسب کام تو زندگی میں روزانہ کئی ہو جاتے ہیں، کہ انسان ہے بشر ہے، غیر مناسب کام تو کئی ہو گئے۔ میں آپ سے باتیں کرتے ہوا جا رہا ہوں، مسجد میں داخل ہوا، بے خیالی میں دائیں پاؤں کی بجائے پہلے بایاں پاؤں اندر آ گیا، مسجد سے باہر آ رہا ہوں تو پہلے نکالنا تھا بایاں پاؤں تو پہلے دایاں پاؤں باہر نکل گیا، بیت الخلاء میں اس کے الٹ ہو گیا۔ تو غیر مناسب کام، تو قدم قدم پر غیر مناسب کام جو ہے بے خیالی میں ہو جاتے ہیں، تو اگر حضرت اس پہ گرفت ہو گئی تو پھر نجات کہاں ہوگی؟ کہ اللہ جزائے خیر عطا فرمائے، اجر عظیم عطا فرمائے حضرات صحابہ کرام کو، نہ اس قدر اس قسم کی بے چینیاں ہوتی نہ ہمارے لیے سہولت کی راستے بنتے۔ نبی علیہ السلام نے فرمایا کہ یہاں ظلم سے مراد غیر مناسب کام نہیں، یہاں ظلم سے مراد شرک ہے، کہ وہ لوگ جو ایمان لائے اور ایمان کو انہوں نے شرک سے آلودہ نہیں کیا تو ان کے لیے امن بھی ہے، ان کے لیے ہدایت بھی، وہ ہدایت یافتہ بھی۔ یہاں بھی حضرات صحابہ کرام رحم کو بے چینی ہوئی، جب اللہ نے فرمایا کہ اللہ تعالیٰ گرفت فرمائے گا، محاسبہ کرے گا، جس کو چھپاتے ہو اس کا بھی محاسبہ کرے گا، جس کو ظاہر کرتے ہو اس کا بھی محاسبہ کرے گا۔ تو صحابہ کرام ہم بے چین ہو گئے کہ حضرت دل کے اندر خیالات کئی آتے ہیں اور وہ خیالات غیر اختیاری ہوتے ہیں، اگر ان پہ بھی گرفت ہو گئی تو ہماری نجات کیسے ہوگی؟ تو اس پہ اللہ تبارک و تعالیٰ نے یہ دو آیتیں نازل فرمائی کہ نبی علیہ الصلوۃ والسلام نے فرمایا کہ دیکھو کہ ایسا انداز اختیار مت کرو جو بنی اسرائیل کا انداز تھا، تو فوری طور پہ کہو سمعنا واطعنا، کہ اللہ کہ ہم نے تیرا حکم سن لیا، واطعنا اور دل کی رغبت کے ساتھ اس کو مان لیا، لیکن اے اللہ کہ ہم بشر ہیں، انسان ہیں، اپنی کوتاہیوں کا اعتراف کرتے ہیں، تو اس لیے غفرانک تیری بخشش چاہیے، کہ اللہ کہ ہمارے عیبوں کو، ہماری کوتاہیوں کو اپنی رحمت سے بس ایسے چھپا دے، معاف فرما، اور معاف فرماتے ہوئے ایسے چھپا دے کہ کسی کے سامنے ظاہر بھی نہ ہونے پائے، کیونکہ لوٹ کے تو تیری ہی طرف آنا ہے، کہاں جا سکتے ہیں، بچ کے کہاں جا سکتے ہیں۔ اور یہ بات سورۃ الرحمن میں بھی اللہ نے فرمائی کہ جب یہ کھڑے ہوں گے مجرم قیامت کے دن، کہا جائے گا کہ اب بھاگو، کہ دنیا میں اللہ کی اطاعت و فرمانبرداری سے بھاگتے تھے، اب اللہ کے عذاب سے بھاگ کر دکھاؤ کہاں بھاگتے ہو، کہاں بھاگے۔ تو فرمایا کہ اللہ کے تیری ہی طرف لوٹ کر آنا ہے، بھاگنے کی کوئی جگہ تو ہے نہیں، پناہ کی جگہ بھی تیری ہی ہے، تیرے ہی پاس آئیں گے تو پناہ ہوگی، تو لہٰذا اللہ تو ہمیں نجات عطا فرما۔ تو تعریف فرمائی یہاں حضرات صحابہ کرام رضی اللہ عنہم کی، اور یہاں یہ بات بھی گزارش کی گئی تھی کہ کہا کہ آمن الرسول، رسول صلی اللہ علیہ وسلم ایمان لائے جو اتارا گیا ان کی طرف، اور والمؤمن ایمان لائے ایمان والے، رسول کے ایمان میں اور امتی کے ایمان میں فرق ہے۔ رسول یہاں ایمان لائے اس چیز پر جو ان پہ نازل، جو کچھ نازل ہوا، اب یہاں نازل ہوا تو نبی علیہ السلام پہ تو نازل ہو رہا ہے، صحابہ کرام پہ تو نازل نہیں ہو رہا۔ تو وہاں اللہ تعالیٰ نے متقین کی صفات بیان فرمائی شروع میں، الذین یؤمنون بالغیب، کہ جو غیب پر ایمان رکھتے ہیں، تو نبی کے لیے تو ایمان غیب نہ ہوا، کہ یہاں ایک اشکال پیدا ہو رہا ہے، نبی کے لیے تو غیب پر ایمان نہ ہوا، نبی پر تو نازل ہو رہی ہے وحی، جب نبی پہ وحی نازل ہو رہی ہے تو ایمان بالغیب تو نبی کا نہیں ہے۔ المؤمنون ایمان والوں کا جو ایمان ہے وہ ایمان بالغیب ہے، تو نبی میں ایمان بالغیب نہیں تو صحابہ ایمان بالغیب ہے۔ تو یہاں یہ بات ذہن میں رکھیں کہ ایمان بالغیب کی کیفیت نبی کو نبوت سے پہلے ہی حاصل ہوتی ہے، نبی کو ایمان بالغیب کی کیفیت نبوت سے پہلے ہی حاصل ہوتی ہے، نبی شروع ہی سے معصوم ہوتا ہے، اللہ اس کی حفاظت فرماتے ہیں۔ تو نبی علیہ الصلوۃ والسلام نے ایک لمحہ بھی ایمان اعلان نبوت سے پہلے وہ کام نہیں کیا कि जो शिर्क का काम हो या वो काम हो जो बाद में ममनू होना था शरीयत में, हजरत ने नहीं फरमाया। तो ईमान बिल गैब की कैफियत आला दर्जे की अल्लाह के नबी को ऐलान नबूवत से पहले ही हासिल होती है। तो अब नबी अलैहिस्सलाम पर जब वही नाजिल हुई तो अब उनके लिए ईमान बिल गैब नहीं, नबी के लिए ईमान बिल गैब नहीं, लेकिन उम्मती के लिए ईमान बिल गैब है कि उस पर नाजिल नहीं हो रहा। और नबी ईमान बिल गैब पहले ही उनको हासिल है, ये मकाम बुलंद उनको हासिल है ईमान बिल गैब का। तो यहाँ अल्लाह तबारक व तआला ने रसूल का ईमान अकमल ईमान है और सहाबा किराम का ईमान कामिल ईमान है, कामिल पूरा ईमान है, अकमल सबसे ज्यादा मुकम्मल, उस जैसा मुकम्मल कोई हो नहीं सकता। लेकिन अल्लाह ने अकमल ईमान वाले रसूल सल्लम के ईमान के साथ सहाबा किराम के कमाल ईमान को साथ बयान फरमाया, तो इसमें यह बात वाज़ेह फरमा दी कि नबी अलैहिस्सलाम का ईमान तो बरह रास्त है, सहाबा किराम का ईमान नबी अलैहिस्सलाम के वास्ते से है और नबी अलैहिस्सलाम के वसीले से है और नबी अलैहिस्सलाम के ईमान का अक्स है हजरत सहाबा किराम का अपने ईमान के लिहाज से। और उनका ईमान कती और यकीनी है, उनके ईमान के बारे में शक अपने आप को काफिर बनाना है। तो ये बात यहाँ पूरी तरह से वाज़ेह फरमा दी। फिर ये बात इशाद फरमाई कि सब के सब जो ईमान लाए हैं किस बात पर ईमान लाए, तो अल्लाह ने ईमान की तफसील बयान फरमाई। और फिर नबी अलैहिस्सलाम ने जो इशाद फरमाया था कि तुम कहो समीना व अताना, अल्लाह ने यहाँ तारीफ फरमा दी कि ये वो हैं कि जिन्होंने एक लम्हा ताखीर किए बगैर हजरत के हुक्म की तामील की है। तो वह अल्फाज अल्लाह ने यहाँ बयान फरमा दिए। यह बयान फरमा के अब अल्लाह तबारक व तआला जो है वो जाबिता बयान फरमा रहे हैं, जो परेशानी जिस बात पे थी वो परेशानी दूर फरमा रहे हैं। तारीफ भी फरमाई, तारीफ के बाद अब वो परेशानी दूर हो रही है कि ला युकल्लिफुल्लाहु, नहीं तकलीफ देता अल्लाह नफ्सन किसी को इल्ला वुसअहा। दो लिहाज से इसका तर्जमा होगा, मानी दोनों लिहाज से एक है, इल्ला के मानी मगर के भी हैं, इल्ला के मानी सिवा के भी हैं। इल्ला वसाहा मगर उसकी वसात के मुताबिक, ये मानी भी वही है। और इल्ला वसाहा उसकी वसात के सिवा, कि अल्लाह किसी को पाबंद नहीं करता उसकी वसात के सिवा, कि जितनी उसकी ताकत है उसके मुताबिक अल्लाह उसको पाबंद करता। कि देखें कि नमाज है, नमाज के अंदर क़याम फर्ज है, लेकिन अगर आदमी खड़ा नहीं हो सकता तो बैठ के नमाज अदा कर, अगर बैठ के नहीं पढ़ सकता लेट के पढ़ ले, किबला रुख नहीं हो सकता जिस रुख पे है उस रुख पे नमाज पढ़ ले। तो अल्लाह तबारक व तआला किसी को तकलीफ नहीं देता उसकी वसत के सिवा, कि उतनी तकलीफ देता है, उतना पाबंद करता है जितनी उसकी गुंजाइश है, जितनी उसके पास ताकत है। रोजे के बारे में है कि बीमारी की हालत है, सफर की हालत में है, रोजा नहीं रख सकते, रोजा ना रखें और उसके बदले में बाद में रख लें। युरीदुल्लाह बिकुमुल युस्रा वला युरीदु बिकुमुल उस्र, अल्लाह तुम्हारे साथ आसानी का इरादा रखता है, तुम्हारे साथ दुश्वारी का इरादा नहीं रखता। तो अल्लाह ने सहूलत अता फरमा दी, उतनी तकलीफ जितनी तकलीफ के बर्दाश्त हो सकती है अल्लाह ने। इसी तरह ज़कात है, क्या ज़कात हर ईमान वाले पे फ़र्ज है? नहीं, उस पर फ़र्ज है जो साहिब निसाब हो। क्या हज जो है हर ईमान वाले पे फ़र्ज है? नहीं, वलिल्लाहि अलन्नास हिज्जुल बैति मन इस्तता इलैहि सबीला, जो इसकी इस्तात रखता है, जो अखराजात इसके बर्दाश्त कर सकते हैं हज उस पे फ़र्ज है। तो अल्लाह तबारक व तआला ने कोई तकलीफ़ नहीं दी ऐसी तकलीफ जो इंसान के बस में ना हो, तो अल्लाह तबारक व तआला उसी चीज़ का पाबंद फरमाते हैं जो इंसान की इस्तात में और उसकी ताकत जिस चीज़ की उसको ताकत हासिल है। यहाँ तसल्ली फरमा दी कि अल्लाह उन ख्यालात पे गिरफ्त नहीं फरमाएगा जिनको तुमने अपना इरादा नहीं बनाया। अगर तुमने उसको अपना इरादा बनाया है उन गलत ख्यालात को, फिर तो उस पर गिरफ्त होगी। और यह बात गुजारिश की गई थी कि दिल के अंदर जो बातें मौजूद हैं वो बातें कौन कौन सी हैं? सबसे पहली चीज अकायद, अकायद, अकायद पे गिरफ्त होगी। अगर सही अकीदा होगा तो उस पर निजात है, गलत अकीदा होगा तो गिरफ्त होगी। दूसरी चीज़ मोहब्बत और नफ़रत के कैफियत, तो मोहब्बत और नफ़रत की, मोहब्बत किस वजह से है? अगर मोहब्बत है अल्लाह की वजह से तो कबूलियत होगी, अगर मोहब्बत है अल्लाह की वजह से नहीं दुनिया के माल की वजह से तो उस पर गिरफ्त होगी। तीसरी चीज़ है वो है इखलास नियत, नियत कि नियत क्या है, कि ये जो काम कर रहे हो उसमें नियत क्या है। मैं गुजरा, आगे पड़ी हुई थी एक मट्टी का ढेला पड़ा हुआ था, मैंने उसको अलहदा कर दिया, एक तरफ कर दिया। अब नियत क्या है? नियत यह है कि कोई गुजरेगा उसको चोट लगेगी, पाँव को ठोकर लगेगी, इसलिए अलहदा कर रहा हूँ। या इसलिए उसको अलहदा किया कि किसी ने पानी नहीं है इसलिया करना है, ये ढेला इस्तेमाल करेगा वो इस्तेमाल ही ना कर सके, इसलिए अलहदा उसको एक तरफ कर दिया। अब नियत के अंदर फर्क पैदा हो गया। इन्नमल आमालु बिन्नियात, आमाल का इन्हिसार नियतों पर है, तो उसकी वजह से ये नियत इरादे के साथ है, इसमें भी गिरफ्त होगी। फिर इसके बाद जो चौथी चीज़ है वो है इंसान के जज्बात, अखलाकी जज्बात, तकब्बुर है, गुरूर है, रियाकारी है, आजी है, इनकिसार है, तो इस जैसी कैफियत होगी उसके मुताबिक उसका मामला होगा कि अगर काबिले गिरफ्त है तो गिरफ्त होगी, अगर काबिले गिरफ्त नहीं तो उस पर उसको इनाम दिया जाएगा। पांचवी चीज़ वो ख्यालात हैं जो अचानक आते हैं। अब उसके बारे में ये फैसला है कि अगर ख्यालात को इरादा बना लिया तो गिरफ्त होगी, इरादा नहीं बनाया तो ये गैर इख्तियारी हैं, इस पर गिरफ्त नहीं होगी। तो अल्लाह ने यहाँ तसल्ली फरमा दी, ला युकल्लिफुल्लाह नफ्सन इल्ला वुसअहा, तो ख्यालात का तुम्हारे दिलों में आना ये तुम्हारे इख्तियार में नहीं, शैतान उनको मुंतकिल करता है, तुमने उसको झटक दिया तो इस पर तुम्हें अजर अता किया जाएगा, ना कि तुम्हारी गिरफ्त होगी। फिर इसके बाद फरमाया कि देखो कि किस पे गिरफ्त होगी। लहा उसके लिए है मा कसबा, जो उसने कमाया, व अलैहा उस पर है मक्तसबा, जो उसने कमाई की। अब कसबा, कसबा ये नेकी की तरफ इशारा है कि लहा उसके लिए है, यानी उसको इसका इनाम दिया जाएगा किस पर, मा कसबा जो उसने कमाया, जो कमाई की इरादे से कमाई, जो नेकी इरादे के साथ की है उस पर उसको अल्लाह अजरता फरमाएंगे। वो आलिया उस पर है यानी गिरफ्त होगी, मक्तसबा जो उसने कमाई की, तो यहाँ कसबा व इक्तसबा, कसबा और इक्तसबा में फ़र्क क्या है? कसबा एक है आमीला, काम करना, कोई काम आपने किया है, अच्छा किया है, बुरा किया है, लफ्ज इस्तेमाल हुआ है आमीला। एक है कसबा, कसबा के मानी है कि इरादे के साथ जानबूझकर किसी चीज़ को हासिल किया है, ये कसबा है कि मैं तिजारत कर रहा हूँ, कमा रहा हूँ, इरादे से कमा रहा हूँ, तो ये कसबा यकसिबु। एक है इक्तसबा कि पूरी तवज्जो के साथ, पूरी मेहनत के साथ हासिल कर रहा है, ये इक्तसबा। तो फरमाया कि इसी तरह से जो इंसान गुनाह करेगा उस गुनाह के अंदर उसका इरादा शामिल होगा तो उस पर गिरफ्त होगी, अगर गुनाह बेख्याली में हो गया तो अल्लाह उसको भी माफ़ फरमा देगा। और यहाँ फरमाया कि जो मेहनत से कमाएगा, जो नेकी करेगा इरादे से करेगा, उस पर अजर होगा। अब नेकी का इरादा मिसाल के तौर पे, एक नेकी वो है जो मैंने की, नमाज पढ़ी है, नवाफिल अदा किए हैं, जिक्र किया है, अस्कार दुआएं की हैं, तिलावत की है, ये इरादे के साथ नेकी की है तो इस पर तो अजर मिलेगा। मैंने कोई चीज़ लिखी या किसी को दीन के रास्ते पे लगाया, तबलीग की, अब उसके बाद वो मेरे बाद काम कर रहा है, मुझे उसका अजर मिल रहा है, काम तो वो कर रहा है, अजर मुझे मिल रहा है, उसको भी मिल रहा है, मुझे भी मिल रहा है, क्यों? इसके अंदर मेरा इख्तियार शामिल है कि मैंने इरादे के साथ उस लाइन पर लगाया है। तो फरमाया कि खुद अमल करेगा या खुद अमल ना करे, कोई और अमल करे इरादतन, तो उसका अजर भी मिलेगा। दुनिया से जो लोग चले गए हम उनके लिए ईसाले सवाब करेंगे, क्या उनको सवाब पहुंचेगा कि नहीं पहुंचेगा? सिर्फ एक बुनियादी बात जहन नशीब फरमा लें तो इंशाल्लाह इश्काल पैदा नहीं होगा कि जिस आदमी की वफात होती है ईमान वाले की, उसकी नमाज जनाजा है कि नमाज जनाजा नहीं? नमाज जनाजा है। नमाज जनाजा वो खुद पढ़ता है? नहीं, दूसरे पढ़ रहे हैं। जब दूसरे नमाज जनाजा पढ़ रहे हैं तो उसके लिए क्या कर रहे हैं? दुआ मगफरत कर रहे हैं। तो क्या इसका फ़ायदा मैयत को होगा कि नहीं होगा? अगर मैयत को फ़ायदा नहीं तो अल्लाह फजूल काम का हुक्म तो देते नहीं है। तो इसके मानी है कि मैयत को फ़ायदा है, मरने के बाद, उसकी वफात के बाद दूसरे के पढ़ने से उसको फ़ायदा पहुँच रहा है। जब दूसरे के पढ़ने से फ़ायदा पहुँच रहा है तो अब उसने तो नहीं पढ़ा, उसने तो नहीं पढ़ा, उसने तो अपने इख्तियार से नेकी नहीं की, तो उसको फ़ायदा क्यों पहुंचेगा? जी यहाँ यह है कि उसने अपने इख्तियार से ईमान कबूल किया है, ईमान की हालत में रहा है तो उसको फायदा पहुंच रहा है, तो लहा मा कसबत कि उसकी अपने इख्तियार की कोशिश जो है वो इसके अंदर शामिल है। अगर वो ईमान वाला न होता तो उसके लिए दुआ मगफरत कहाँ होती, तो ये अमल भी उसकी नेकी की वजह से उसको पहुँच रही है, ये फायदा उसको पहुँच रहा है। तो इसी तरह से फरमाया कि एक आदमी है कि उसने जो गुनाह का काम किया है, एक आदमी ने शराब पी, शराब पीने के बाद दूसरों ने उसको मजबूर कर दिया, उसका जहन तो हाजिर नहीं कि तुम अपने बीवी को तलाक दे दो। अब ये तलाक वाकई होगी कि नहीं होगी, मैं तो नशे की हालत में था, नशे की हालत में थे तो नशा तो इख्तियार में था कि नशे का काम तो इख्तियार से किया, उस इख्तियार वाले काम से बेइख्तियारी काम हुए तो उस पर भी नताइज मुरतब होंगे। अगर नेकी का काम भी इख्तियार के साथ हुआ है, बुनियाद ईमान है, ईमान लाए हो तो उसकी वजह से दूसरों का इसाले सवाब भी होगा, दूसरों की तरफ से इसाले सवाब भी होगा। और अगर ना तुमने ऐसा काम किया है जैसे शराब पी या कोई और गलत काम इख्तियार किया और उसकी वजह से जो आगे काम हुए हैं वो भी बुनियाद तो इख्तियार की है, इसलिए उस पर भी सजा होगी। तो फरमाया कि इंसान है, उसकी खताएं उसकी गलतियाँ इरादी भी होती हैं, कभी गैर इरादी भी होती हैं, गफलत की वजह से भी होती हैं। तो यहाँ अल्लाह ताला ने दुआ की तालीम फरमाई, रब्बाना क्या है हमारे रब, ला तो आखिजना तू मत पकड़ फरमा हमारी। एक है आखजा, आखजा के मानी है पकड़ना, आखजा या अखुज अखजन पकड़ना, यहाँ पे अल्लाह ताला ने आखजा को नहीं बयान फरमाया, आखजा जो आखिज मुआखजतन पूरी तरह गिरफ्त में लेना, कुदरत के साथ अपनी गिरफ्त में लेना, रब्बाना ए हमारे रब। तो यहाँ रब का लफ्ज इस्तेमाल फरमाया कि ए हमारे रब, ए हमारी ज़रूरियात को हमारे मांगे बगैर भी अता फरमाने वाला, पूरा करने वाला, हम तो मांग रहे हैं, जब बगैर मांगे तो देता है तो मांगने पे क्यों नहीं देगा। तो रब्बाना ए हमारे रब, ला तो आखिजना तो मत गिरफ्त फरमा हमारी, इन नसीना अगर हम भूल गए, अव अख्ताना या हमने खता की, खता यह है कि काम हुआ है लेकिन उस काम का इरादा नहीं था। मिसाल के तौर पे एक आदमी ने शिकार के लिए फायर किया, कि उसने शिकार के लिए फायर किया कि ये जानवर है, लेकिन इत्तेफाक की बात है कि वो अंदर पहाड़ी के दरमियान बैठा हुआ था एक आदमी, वो उस वक्त हाजत के लिए बैठा था, उठ के ऐसे खड़ा हुआ, गोली उसको लग गई। अब गोली उसको लगी, इसका इरादा उसको कत्ल करने का नहीं था लेकिन कत्ल हो गया, खता है। आप ट्रैफिक में जा रहे हैं, दूसरे को नीचे देना आपका इरादा नहीं है, लेकिन इत्तेफाक की बात है कि ब्रेक फेल हो गई या कोई और वजह बन गई, बेख्याली की कैफियत हुई और गाड़ी किसी को लग गई जाके, तो ये आपका इरादा नहीं है उसको नुकसान पहुँचाना, इसको खता कहते हैं। दुनिया के अंदर इसका बदल है कि अगर गैर इरादे से किसी का इंतकाल हो गया तो आपको किसास में कत्ल नहीं किया जाएगा लेकिन आपको दियत अदा करना पड़ेगी। तो दुनिया के अंदर इसका बदल है लेकिन आखिरत के अंदर उस पर गिरफ्त नहीं होगी। तो अल्लाह ने फरमाया कि ए हमारे रब, ये तालीम दी कि ए हमारे रब, ला तो आखिजना तो मत पकड़ फरमा हमारी, इन नसीना अगर हम भूल गए, अव अख्ताना या हमने खता की, गलती से काम हो गया बगैर इरादे के, रब्बाना ए हमारे रब, वला तहमिल और तू मत लाद अलैना हम पर इसरन कोई बोझ, कमा हमलतहु जैसा कि तूने लादा इसे, अल्लज़ीना उन लोगों पर जो मिन कबलिना हमसे पहले थे, कि अल्लाह के वो अहकामात जो पहली कौमों पर मुश्किल अहकाम थे अल्लाह तो हमें हम पे वो मुसलत न फरमा। क्यों उनके लिए क्या अहकाम थे, कुरान मजीद में अल्लाह ने उनका जिक्र फरमाया है कि यहूदी थे, उनके लिए गोश्त हलाल था, जानवर हलाल, जानवर का गोश्त हलाल था लेकिन चर्बी ममनू थी। अब गोश्त के साथ चर्बी लगी हुई है तो खा नहीं सकते थे, चर्बी को उतारना उनके लिए लाजिम था, यह मुश्किल हो। नमाज इबादत गाह के अंदर पढ़ सकते थे, बाहर नमाज नहीं पढ़ सकते थे। हमारे लिए सहूलत है कि आप जिस जगह चाहें नमाज पढ़ सकते हैं, जगह पाक होनी चाहिए आप उसमें नमाज पढ़ सकते हैं। फिर उनके लिए है कि हमारे लिए आसानी है कि तौबा, अगर कोई गुनाह हो गया तो अल्लाह से रुजू कर लिया, तौबा कर ली। उनके लिए क्या था कि उन्होंने जब ये शेर किया, बछड़े की पूजा की, तो उनकी तौबा की कबूलियत के लिए शर्त थी कि वो कत्ल होने के लिए तैयार हो जाएं। तो कत्ल के जरिए से उनकी तौबा कबूल हुई। تو یہ مشکل احکامات تھے جو پہلی امتوں پہ نازل ہوئے ہیں. ہمارے ہاں زکوٰۃ کتنی ہے کہ 100 روپے پہ 2.5 روپے، 40 روپے پہ 1 روپے، ان کے اوپر جو زکوٰۃ تھی وہ 25% تھی، 100 روپے پہ 25 روپے، ہم سے 10 گنا زیادہ. تو یہاں اللہ تبارک و تعالیٰ نے اس دعا کو قبول فرمایا کہ وہ احکامات جو مشقت کے احکامات تھے اللہ نے ہمیں عطا نہیں فرمائے. تو یہاں یہ دعا کی کہ اللہ کے جو بوجھ آپ نے پہلی امتوں پہ ڈالا اے اللہ ہم پہ نہ ڈالیں. پہلی امتوں کے لیے روزہ 24 گھنٹے کا، ہمارا روزہ دن دن کا ہے، رات کو آپ کھا بھی سکتے ہیں، سب کچھ کر سکتے ہیں. تو رات کی پابندیاں تھیں ان کے روزے کے اندر، ہمارے روزوں کے اندر رات کی پابندی کوئی نہیں ہے. تو یہ سہولیات اللہ نے عطا فرما دی. تو یہ تشریعی احکام ان کو کہتے ہیں کہ تشریعی احکام میں اللہ نے ہمیں سہولت عطا فرمائی. اس کے بعد آگے تقوینی احکام کہ اللہ کی طرف سے آفات کا، مصائب کا، تکالیف کا آنا، اس کے بارے میں آگے دعا کی ہے جس پہ انشاءاللہ کل گفتگو ہوگی. اللہ مجھے بھی آپ کو بھی ہر آفت اور مصیبت سے، ہر گمراہی سے، ہر پریشانی سے، ہر مجبوری سے محفوظ فرمائے، اور اللہ تعالیٰ اپنی رحمتوں کی لپیٹ میں لے لے. واخر دعوانا الحمدللہ رب العالمین. الحمد للہ رب العالمین، الرحمن الرحیم، مالک یوم الدین. اللہم صلی وسلم وبارک علی سیدنا محمد النبی الامی وعلى آلہ واصحابہ کما تحب وترضى، عدد لما تحب وترضى. اللہم ربنا لا تؤاخذنا ان نسینا او اخطانا، ربنا ولا تحمل علينا إصرا كما حملته على الذين من قبلنا، ربنا ولا تحملنا ما لا طاقة لنا به، واعف عنا واغفر لنا وارحمنا، أنت مولانا فانصرنا على القوم الكافرين. اللهم ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين. اللهم ربنا لا تجعلنا من الخاسرين، اللهم اجعلنا من الفائزين واجعلنا من المفلحين. اللهم اجعلنا من أصحاب اليمين واجعلنا من المقربين. اللهم اغفر لنا ولوالدينا ولأولادنا ولإخواننا الذين سبقونا بالإيمان ولجميع المؤمنين والمؤمنات، إنك أنت العفو الكريم، إنك أنت الغفور الرحيم. اللهم إنا نسألك خير الدنيا وخير الآخرة، ونسألك العفو والعافية والمعافاة في الدنيا والآخرة. اللهم أيد أمير المؤمنين والمجاهدين ما، اللهم انصرهم ولا تنصر عليهم، اللهم ثبت أقدامهم، إنك أنت على كل شيء قدير. اللهم ربنا تقبلنا وتقبل أزواجنا وأولادنا وأموالنا وأحبابنا وأقاربنا وجميع المسلمين والمسلمات، كما تقبلت صحاب النبي صلى الله عليه وسلم، وارزقنا اتباعهم بإحسان، وأدخلنا معهم في جنات الفردوس برحمتك يا أرحم الراحمين. اللهم ربنا نجنا من القوم الظالمين، فتقبل منا إنك أنت السميع العليم، وتب علينا إنك أنت التواب الرحيم. اللهم إنا نسألك من خير ما سألك منه نبيك محمد صلى الله عليه وسلم، ونعوذ بك من شر ما استعاذ منه نبيك محمد صلى الله عليه وسلم. أنت المستعان وعليك البلاغ، ولا حول ولا قوة إلا بالله العلي العظيم. صلى الله تعالى على خير خلقه محمد وعلى آله وأصحابه أجمعين. آمين آمين آمين. برحمتك يا أرحم الراحمين. Gracias.